मेन पॉइंट्स लिखते हैं रुकू के। चौथे पारे का रुकू नंबर 12 है। पहला मेन पॉइंट है, तमाम इंसान बराबर हैं। इसके अंदर तीन बातें हैं, अल्लाह ने एक जान से पैदा किया, इसी से इसका जोड़ा बनाया, इसी से नस्ल इंसानी को फैलाया। मेन पॉइंट है रिश्ता कराबत, हाथ बिगाड़ने से परहेज करो। तीसरा मेन पॉइंट है यतीम। आठ बातें हमने देखी यतीमों के बारे में इस रुकू में। जो लोग जुल्म के साथ यतीम का माल खाते हैं, वो अपने पेट में आग भरते हैं, यतीम के माल उसे वापस कर दें बलूगत और समझदारी के बाद। अच्छे माल को बुरे माल से ना बदलें, यतीमों के साथ ना बेइंसाफी से डरो, यतीमों के साथ बेइंसाफी से डरो, दूसरी औरतों से निकाह कर लो, यतीमों के सरपरस्त परहेजगारी से काम लें, यतीम का वली अगर गरीब हो तो मारूफ तरीके से खाए। चौथा पॉइंट है रिश्ता निकाह। इसमें तीन बातें, एक से जायद चार औरतों तक से निकाह हो सकता है, एक से जायद बीवियां होने की सूरत में अदल करो, औरतों के मेहर खुश दिली से अदा कर दो। पॉइंट है विरासत, मर्द और औरतें हिस्सेदार हैं, तकसीम के मौके पर यतीम और मिस्कीन को भी कुछ दे। बिल्लाह कैसे हो गए इन आयात से, अल्लाह ही से डरना है क्योंकि उसने एक जान से पैदा किया, इस चीज को महसूस करना है, अल्लाह की निगरानी को महसूस करेंगे रकीब होने के नाते से, अल्लाह ने माल को जिंदगी कायम रखने का जरिया बनाया, माल खर्च करते हुए अल्लाह का कुर्ब महसूस करना है, अल्लाह के हिसाब लेने की कैफियत को महसूस करके अल्लाह का कुर्ब पाना है, और अल्लाह के खौफ से सीधी बात करनी है। कुछ पसंदीदा रवैये हमने देखे, पसंदीदा रवैये हमने देखे सीधी और सच्ची बात करना, विरासत की सही तकसीम करना, यतीम से अच्छा सलूक करना, के इंतखाब पे अल्लाह की रहनुमाई से फायदा उठाना। नापसंदीदा रवैये हमने देखे रिश्तेदारों रिश्तेदारी के ताल्लुकात को खराब करना, यतीमों के माल को अपने माल से मिलाकर खा जाना, बीवियों के साथ ज्यादती करना, यतीमों का माल जल्दी से खा जाना, जुल्म के साथ खा जाना करना है, अपने रब से डरना है, अल्लाह का खौफ दिल में पैदा करना है, इंसानों के हकूक अदा करते हुए अल्लाह से डरना है, और अपने खानदान के यतीम बच्चों के बारे में घर वालों से डिस्कस करना है कि इनके हकूक कैसे अदा करें। आखिर में जायजा भी ले लेते हैं। हम दो तरह से अपना जायजा लेंगे اس رکو کی روشنی میں، یعنی رشتہ قرابت کے تعلقات میں میرا رویہ کیسا ہے؟ مجھے لگتا ہے کہ یہ سب سے مشکل حصہ ہوتا ہے پورے لیسن کا. دو طرح سے بنائیں گے، ایک کالم بنائیے بگاڑ کے راستے، اس میں پھر آپ ہاں نہیں اور کسی حد تک آپ اپنا جواب ڈھونڈیں گے، اپنا جائزہ لیں گے. مجھے اپنے مفاد کے سوا کسی اور کی کوئی پرواہ نہیں ہے، میں دوسروں سے توقعات رکھتی ہوں، اپنی ذمہ داریاں محسوس نہیں کرتی. اب آپ پوچھیں گے اپنے آپ سے، کرتی ہوں کہ نہیں کرتی؟ میں رشتوں کے معاملے میں لاپرواہی کا مظاہرہ کرتی ہوں، میں رشتہ داروں کے بارے میں غلط شیئرنگ کرتی ہوں. جب کوئی ملاقات کے لیے آئے تو گلے شکوے کرتی ہوں. اب کرتی ہیں کہ نہیں، یہ آپ اپنے آپ سے پوچھئے گا. رشتہ داروں کے دکھ سکھ میں شریک ہوتی ہوں، رشتہ داروں پر ظلم کرتی ہوں، داروں کے جذبات مجروح کرتی ہوں، ضرورت میں رشتہ داروں کی مدد کرتی ہوں، میں رشتوں کا احترام کرتی ہوں، رشتہ داروں کو محبت دیتی ہوں، رشتے کے تعلقات میں بے حس ہو جاتی ہوں. اب ان سارے سوالوں کا یس نو میں جواب لکھیے گا اور اپنا جائزہ، اور اصل جائزہ ہی ہے جو ہمیں عمل کی طرف مائل کرے گا. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. چلیے جی، الحمدللہ پورا ہوا لیسن. کچھ کہنا چاہیں تو آپ لکھ سکتے ہیں، تلاوت تو اتنی دیر سنوا دیں. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء، واتقوا الله الذي تساءلون به والأرحام، إن الله كان عليكم رقيبا. وآتوا اليتامى أموالهم، ولا تتبدلوا الخبيث بالطيب، ولا تأكلوا أموالهم إلى أموالكم، إنه كان حوبا كبيرا. وإن خفتم ألا تقسطوا في اليتامى فانكحوا ما طاب لكم من النساء مثنى وثلاث ورباع، فإن خفتم ألا تعدلوا فواحدة أو ما ملكت أيمانكم، ذلك أدنى ألا تعولوا. وآتوا النساء صدقاتهن نحلة، فإن طبن لكم عن شيء منه نفسا فكلوه هنيئا بريئا. ولا تؤتوا السفهاء أموالكم التي جعل الله لكم قياما وارزقوهم فيها واكسوهم وقولوا لهم قولا معروفا. وابتلوا اليتامى حتى إذا بلغوا النكاح فإن آنستم منهم رشدا فادفعوا إليهم أموالهم، ولا تأكلوها